www.attableek.com, the reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح من زكاها وقد خاب من دساها. صدق الله العظيم. دوستو ومدرو عزيزو الحمد لله مسلسل سلسلة بلکہ اپنے وطن ہی سے چلتا آ رہا ہے. اسی کے متعلق جو اس مہینے کے مطابق ہے غلامی تلاوت کیا ہو یا ذکر کیا ہو یا روزے کو ہو یا تزکیہ نفس کے متعلق ہو وہ بیان ہوتا رہتا ہے. یہ تو الحمد للہ مستقل مجلس 8 بجے تک ہوتی ہے, کافی لوگ آتے ہیں, سال بھر چلتا رہتا ہے. رمضان میں خاص طور سے 2 مرتبہ رہتا ہے, 11 بجے پھر عشاء والے سے. اللہ تعالیٰ اس سلسلے کو باقی رکھے اور اس کو نافع بنائے. نئی نیکی بیان نے محنت دی ہے, مشقت دی ہے, مگر اس لیے تاکہ کتاب اللہ سے ایک تعلق رہے. جیسے کلام اللہ سے تعلق معانی کلام اللہ سے بھی تعلق رہے, تفسیر کا بھی سلسلہ باقی رہتا ہے. اللہ تعالیٰ اس کو دائم اور قائم رکھے اور امت کو اس سے نفع پہنچے, اس حقیر کو بھی اس سے منتفع ہونے کی توفیق بنا فرما. نہیں کہ رمضان مجاہدے کا مہینہ ہے. اللہ تعالیٰ نے مہینے نصاب ہے اسلام تربیت ہے, اس وجہ سے اس مہینے کو اسی طور پر سوچنا چاہیے. یہ مجاہدے کا موقع, جب مجاہدے کا ہے تو کچھ مجاہدہ کر بھی تک ملے گا. مجاہدہ کے بعد مشاہدہ ہوتا ہے. علماء نے رب لکھا ہے کہ رمضان کے بعد کیا ہے, حج کے جاتے ہیں. رمضان شہر المجاہدہ ہے, حج الحجۃ شہر المشاہدہ ہے. حج کرنے جاتے ہیں, عمرہ کے جاتے ہیں, یہ سب ترتیب وہاں چلی گئی. جہاں یہ ترتیب گورنمنٹ کی جاتی ہے اس سے کہیں زیادہ یہ نظام جو ہے مرتب ہے. اللہ کے نزدیک ہم کو اس کو برتنے کی ضرورت ہے. جو اللہ تعالیٰ نظام بنایا ہے اصلاح نفس کا, تصفیہ نفس کا, فلاح کے لیے جو ضروری چیزیں اس کو اللہ نے بتلایا ہے. الذي بعث في الأمين رسولا منهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. سب نصاب ہے, پورا قرآن نصاب ہے, تعلیم و تربیت کا نصاب ہے. اس میں ہر قسم کے حالات بھی پیش آتے ہیں, اس کا علاج بھی آتا ہے. اللہ تعالیٰ ہم لوگوں کو قرآن سے تعلق اس وقت پیدا کرنے کی توفیق دے. اور حضرت بادشاہ فضل الرحمان صاحب جو ہے کوئی تصوف کی کتاب پیش کرتا تھا, کہا جاؤ قرآن تو پڑھ کے کوئی تصوف کتاب نہیں. ان میں رجا کا کسی نے پوچھا سر قرآن میں ہے تصوف کی کیا, کہا جو ایمان ہے جو خود رکھتے ہیں جو غم کرتے ہیں یہ سب تصوف کی لاسام ہے. خدر کا بھی بیان ہے, رجا کا بھی بیان ہے, خوف کا بیان ہے, تصوف یہی تو چیزیں ہیں. پورا قرآن تصوف ہے. اگر تصوف قرآن سے نہ نکلا تو بدعت ہو جائے گی. بہت سے دور لگے ہی میں اس کرنے میں. ہم تو یہی ثابت کرتے ہیں کہ تصوف قرآن کے ترجمانی تفسیر باتیں باتیں قرآن کے لیے بھی ایک ظاہر ہے ایک باطن ہے. اگر معلوم ہوگا بہت بڑا ہمارے یہاں اجتماع تھا, وہاں تک کوئی دیر ہوگا اجتماع زیادہ محدثین کا اجتماع تھا. ہماری بھائی ہمارا وطن نہیں تھا, ہم کو آنے میں دیر بھی 1 بجے ہو رہا ہے. بیان کرنا تھا 5-10 منٹ. سب بولوا ہی بولوا, سب ادھر ہی بولوا رہے ہیں, محدثین سمجھتے ہیں. हमने कहा देखिए सब लोग जानते हैं कुरान के लिए एक जहर है एक बात है, एक जाहिर उसे माने हैं और बातें माने जहर को अर्थुक एक जहर है कुरान का एक जहर है एक बात एक जाहिर है उसका बात है। मैंने कहा कि 9 बजे से 1 बजे तक हदीस को बतल जिक्र हो रहा है लेकिन जहर हदीस को तेरे बयान हुआ है और बतरे हदीस के लिए तैयार हो गए मां जाती से चौथे ऊपर करके ऐसे आ गए। जब कुरान के लिए एक जहर है एक बतरे है और हदीस शरह है कुरान की तो जाहिर है कि कुरान के जहर की तफसीर हदीस के जहर से होगी और कुरान के बतन की तफसीर हदीस के बतन से होगी। अच्छा मुहद्दिसीन थे मैंने कहा आपने बतरे थे आपने जहर हदीस से मुतलिक काम किया 9 बजे से अब 1 बजे तक हमको पाया अब बतरे हदीस के लिए तैयार होइए हदीस का बातिन क्या है तब आप कुरान की सही तफसीर कर सकते हैं। दोस्तों अल्लाह का इल्म बहुत वसी है हमको बहुत थोड़ा दिया गया है बहुत थोड़ा दिया गया कोई नहीं क्या ना अल्लाह ताला ने मुहिद्दीन इब्न अरबी को ऐसा अल्लाह ताला ने अजीब गरीब उलूम दिए थे मुहिद्दीन अरबी को बाकी उलूम को उन्होंने अल्लाह ताला हम सब लोगों को कुरान से ताल्लुक उससे मोहब्बत नस्बत उसके उलूम को मुनकशिफ फरमाया। अल्लाह बिन तैमिया बड़े आदमी हैं बहुत ज्यादा लेकिन उनका हाल ये था जंगल में चले जाते थे सरदा रेह होते थे ये अल्लाह फला फला पर जैसे उलूम कुरानिया का इंकशाफ किया है हम पर भी मुनकशिफ फरमाई और रोते थे उलूम सर्दे में करके जंगल में जंगल में जाके ये उलूम है कुरान के जो जितनी तह में जाता है वही अल्लाह तला के फुतूहत वगैरह देखिए फुतूहत अजीब गरीब तफसीर ख्याल किया है कि अल्लाह अकबर का प्रचार बन रहा है पूरी दुनिया से अलग हो जाता है अल्लाह अकबर कहा अलग हुआ मुमान ये सब ये पत्र है अल्लाह अकबर कहते वक्त तुम्हारा दिल दुनिया से अलग होकर के खुला कर रह जाती है अल्लाह अकबर अल्लाह अकबर। हमने देखा हजरत मां बहनों साहब को कई जगह अल्लाह अकबर नियत क्या मना कर वही नियत की तस्वीर में कुछ फर्क पाते थे फिर दोबारा तकबीर करते थे ताकि नियत जो है मुस्तम हो जाए अल्लाह की तरफ वह अल्लाह ताला ने हमको कुरान दिया है उसका जहर भी है और बतन भी है जब कुरान में जहर और बतन है तो हदीस में जहर और बतन है तो हम बहुत इसी भी थे हिंदुस्तान के तकबीर मैंने कहा अब तक 9 बजे से 1 बजे तक जो है जहर हदीस मुतलिक कलाम हुआ है तो अब जहर बतरे हदीस के लिए तैयार होइए अल्लाह ताला हम सब लोगों को इन उलूम से भी आरासा फरमाए जब तक इल्म भी बहुत बड़ा नूर है अल इल्म नूर इल्म एक नूर है जो अल्लाह ताला अपने दरबार से मोमिन के दर पर आते फरमाता है नूर इल्म बहुत बड़ी दौलत है इल्म का नूर हमारे मशायख उलमा नूर इल्म से भी मुनव्वर थे जैसे सनद इल्म से सनद हदीस से उसी तरीके से इसकी भी जरूरत है इसकी तरफ तवज्जो करने की जरूरत है। तो मैंने वहां यही कहा कि अब तक 9 बजे से लेकर जहर हदीस मुतलिक कलाम कर रहे थे और कुरान में जहर है बतरे हैं तो अब बतरे हदीस ताकि आप सही माने में कुरान की तफसीर कर सकें क्योंकि वहां जब कुरान में जहर है और बतरे उसकी तफसीर उलमा कहते हैं अगर उलमा को सिर्फ जहर हदीस होगी तो सिर्फ जहर हदीस की तफसीर होती और कुरान में बतरे भी تو باتیں حدیث کو پیدا کیے تاکہ قرآن کی شرح بتا دیے. اللہ تعالیٰ ہم سب لوگوں کو ان علوم سے بھی آسنا فرمایا. ایک لفظی علم ہے, ایک معنوی علم ہے, اللہ اس سے ہم لوگوں کو بار بار فرمایا. ہم کو آگے بڑھنا ہے, یہاں تھے وہ نہیں بدو نکلے پانچ نفتہ بس پانچ نفتہ نہیں, آگے بڑھو. حدیث کیا کہہ رہی ہے اللہ تعالیٰ سب لوگوں کو رمضان شریف کی برکت سے باطنی اعمال باطنی نعمتوں سے بھی نواز دے. بولے پھر رمضان و رمضان میں کیا فرق رہ جائے گا؟ رمضان ایک خاص علم کا زمانہ ہے, عمل کا زمانہ ہے, خوشبو و خوشبو کا زمانہ ہے. اللہ ہم سب لوگوں کو باہر بڑھ فرمائے. اللہ تعالیٰ نے ہم سب لوگوں کو اکٹھا اسی لیے کیا ہے کہ ہم کوئی باطنی حصہ بھی حاصل کریں. ہم لوگ زہر زہری چل رہا ہے, سارے مہینے زہری بات ہوتی ہے, اس مہینے کچھ پتنے کی طرف حقیقت حدیث کی طرف متوجہ ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق دے. باہر جو کتاب لائے ہم تھوڑا سا مختصر سا سناتا ہوں. اللہ تعالیٰ ہم سب کو یہ ہے, یہ حضرات زبردست عالم دین نہیں, عالم شریعت, عالم طریقہ, سب کچھ کہا تھا تھانوی ترجمہ کیا میں نے کہا چلتے چلتے تھوڑا سا حساب کا سنا دوں آپ کو تاکہ جاننا چاہیے. ماتھا نہیں بولوں جاننا چاہیے کہ حق سبحان تعالیٰ نے ابراہیم علیہ السلام کے قلب کو نور رضا سے منبسط کر دیا تھا. رضا مرادی ہمارا قلب اسلم تو نور رضا سے منبسط پھیلا دیا تھا اور اس کو روح اس سے سلام عطا فرمائی تھی تسلیم کرنا, اور اس کے قلب کو نظر خرچ سے محفوظ رکھا تھا. بس آگ اسی وقت سرد اور سلامتی ہو گئی. انہوں نے اپنے قلب کو اللہ کو دیا تو اللہ نے آگ کو سرد کر دیا, تسلیم کیا. جاننا چاہیے کہ حق سبحان و تعالیٰ نے ابراہیم علیہ السلام کا قلب کو نور رضا سے منبسط کر دیا تھا, پھلا دیا تھا رضا کے نور سے, اور ان کو روح استسلام عطا فرمائی تھی تسلیم کر آمنا, اور ان کے قلب کو نظر الی الخلق سے محفوظ رکھا تھا, نظر الی الخلق سے محفوظ رکھا تھا. بس آج اسی بات سے ان کو سرد اور سلامتی ہو گئی کیونکہ انہوں نے سپورٹ کیا ہم کو, تو ہم نے آپ کو پسند کر دیا. انہوں نے اپنے کو ہمارے سامنے پیش کیا, اب یہ ہر چیزوں کو پسے پھول ڈالا ہے, تو ہم نے بھی آگ جو جلانے والی تھی ان کو باغ و بہار بنا دیا. اب بھی ہے اس کی ضرورت ہے. اللہ وہ سپردگی جتنی ہوگی وہ ہم لو امر اللہ, ہمیں باتیں اصلاح کے لیے اللہ ہی کو سپورٹ کرو. ہر کی جگہ اپنے نفس میں اتقاع نہ کرو. چنانچہ نبی اکرم صلی اللہ علیہ وسلم نے شاہ فرمایا اللہ آت نفسی تقوی, اللہ ہم تقوی بھی اختیار نہیں کر سکتے. آپ کہتے ہیں کہ فلا تقوی بھی ہونا چاہیے, ہوگی ہم کیسے تقوی اختیار کریں جب تک کہ آپ ہی نے ہم کو تقوی دے گئے. اس میں آپ آیت کو حدیث کو ملاتے تھے. اللہ نے فرمایا کہ آپ تقوی سے تم کو سب کچھ ملے گا. نبی صلی اللہ علیہ وسلم نے کہا یا اللہ ہم تو تقوی بھی نہیں اختیار کر سکتے, وہی تقوی ہی دیجیے گا تب ہم کو ملا لیں گے. کیا فرمایا صلی اللہ علیہ وسلم نے اللہ آپ نفس تقوی بزر کیا انت خیر من دکتا انت ولی ہوا مولا, ہم کیا اختیار کر سکتے, آپ ہی ہم کو تقوی دیں گے تو تقوی ملے گا, آپ ہی ہمارا تسکیہ کریں گے تسکیہ. بہت رمضان بہت پیار کرتے تھے, اپنے نفس کو سپورٹ کرو اللہ کے کہ اللہ ہم تقوی بھی اختیار نہیں کر سکتے, آپ ہماری اس کے اندر اس دعا کو بہت اللہ ہم آتے نفسی تقوی رزق کے ہاں انت خیر من دکا انت ولی مولا, اگر ہم صاحب نفس ہیں تو آپ ولی حق ہیں, ہمارا نفس تو مخلوق ہے آپ اسے خالق ہیں, جیسے ہم پر حق ہے اس کی اصلاح کا آپ اسے زیادہ حق ہے کہ اس کی اصلاح کریں. اللهم أعطي النصيحة تقواها وذكرها أنت خير من ذكرها أنت وليها مولانا مالا لذلك تقول روح نؤمن روح استسلام تخلق يا إبراهيم السلام كي أنك قلق ونظر إلى الخلق سے محبول لك والآن إيه بات سے ان پر سند اور سلامتی ہو گئی کیونکہ انہوں نے ثبوت کیا اپنے کو تو اللہ نے حکم دیا کہ یہ میرا بندہ ہے جو آج چھوڑا نہیں اس کو یا نار کونی بردم و سلامن یا نار کونی بردم و سلامن یہ روایت کا کہتے تھے توحید پر اور توکل پر کافر وہاں کہیں گے کہ ہم اشد حکم للہ ہیں قرآن میں ہم لوگ کافی دعویٰ کر رہے ہیں ہم اشد حکم للہ ہیں اللہ تعالیٰ وہاں بھی امتحان لیں گے فرمائیں گے ان کو تم احب بھائی اگر تم ہمارے محبوب ہو تو جہنم میں کود کے دکھلا دو کیونکہ عادت ہے کبھی کر دیں کیونکہ عادت ہے نافرمانی کی ان کو تو وہاں بھی انکار کر دیں گے جب ہی کودیں گے مومنین کو حکم ہوگا ان کو تم احب بھائی اگر ہمارے طرح محبوب ہو تو جہنم میں کود کے دکھلا دو سارے مومن جہنم میں کود جائیں گے ان کی عادت بگڑی ہوئی ان کی بنی ہوئی وہاں بھی اللہ یہ میرے بندے ہیں فرماتے ہیں یہ اس کے بعد وہ نہیں کہتے ہیں جس ابراہیم علیہ السلام جب دے یا نار کونی بردم اور سلام اللہ تعالیٰ دوزخ کو حکم دیں گے یہ ہمارے مومن محبین ہیں بس کوئی تصرف نہ کرنا ان کو تمہاری بھائی جہنم میں کوئی جائیں گے مومن مظہری میں روایت ہے جہنم میں کوئی جائیں گے وہاں بھی امتحان ہوگا کافی پھر عادت ہے انکار کی وہاں اطاعت کی عادت ہے تو وہاں بھی امتحان ہوگا ان کو تو اگر تمہارے مہم ہو تو کوئی جاؤ پھر ندا ہوں گے بلا دیر آمن اشد حکم للہ وہ نہیں بولیں گے بلا دیر آمن اشد حکم للہ ہمارا اللہ تعالیٰ ہم سب لوگوں کو اپنی محبت سے اپنی نسبت سے چرچا پہ اللہ میں نے اصل کا حکم پکا وہ حکم میں یوں ہی بکا وہ حکم امن یا کر بیلا ہوں گی اللہ ہم آپ کی محبت چاہتے ہیں محبت بھی فرض ہے اور وہ جانتے ہی ہیں محبت اللہ لا قسم ہے اللہ کی محبت دو قسم پر ہے فرض مندوب ایک محبت فرض ہے ایک مندوب ہے فرض محبت اتنی ہے کہ اللہ کے فرائض کو ادا کرے مندوب محبت وہ ہے کہ اللہ کے جو لوازم ہیں تبروات ہیں ان کو ادا کرے فرض مندوب تو مومن کو چونکہ اطاعت کا یہاں مادہ ہے عادت ہے وہاں بھی اطاعت کو دکھا دیں گے اور کفار وہاں بھی عادت یہاں جیسے انکار کی عادت وہاں بھی انکار کر دیں گے لیکن اس کے بعد بڑے شان سے کہتے تھے کہ مومنین جاننے میں کوئی جائیں گے تو اللہ کی طرف سے ندا ہو گئی ایوہ جہنم کن نار ہمارے یہ بندے ہیں ہمارے یہ مخلص بندے ہیں ہماری محبت میں کوئی گئے اس کو جلانا نہیں یا نار کونی یا آباد ہو یا نو نار کونی جیسے ابراہیم کے ساتھ پر اسی سے اللہ تعالیٰ کہا یا نار کونی بردا و سلامن اللہ ابراہیم نے اللہ المومنین اللہ تعالیٰ ہم سب لوگوں کو ان علوم سے بھی حصہ عطا کرتا ہے یہ علوم ہے باطنی علوم ہے اللہ اکبر بہت بڑی بات ہے اللہ تعالیٰ ہم سب لوگوں کو ایمان کامل اس رمضان کی برکت سے عطا فرمائے من صام رمضان ایمانا و احتسابا معلوم ہے ایمان ہونا چاہیے ایمان کو بڑھنا چاہیے تسلیم بننا چاہیے انقیاد بننا چاہیے اس کا مشق جب یہی کرائی جا رہی ہے کہ جائے چیزوں سے روکا جا رہا ہے تو ناجائے چیزوں پر کیسے جا سکتے ہیں اس کے بارے میں یہاں تو جائے چیزوں سے بھی رکے ہوئے ہو کھاتے نہیں پیتے نہیں دن میں وہاں آ کر کے حرام پر خود پڑو گے نہیں بولے ہم نے سنا ہے افسوس کی بات ہے کہ بہت سے آدمی ایسے تھے کچھ بہت سے نہیں کچھ احتکام میں رہے ہمارے وہاں کی بات کرو और चार माने की शरत हमने पड़ी है जो एक महीने तक हमें छोड़ा रखें इसके हम कसर निकालेंगे क्या प्यार होगा रखा तुमने हमको तो उम्मीद थी कि तुम शराब खाने के करीब ही जाओगे फिर पता नहीं जरा कहाँ जाए जब फिर पता नहीं जरा कहाँ जाएंगे रमान साथ रहते हैं सब लोग करते हैं तिलाव करते हैं तौफीक की भी दुआ करते रहना चाहिए अल्लाह मैंने अस्अलुक तौफीक ले महाब्बे का मेरा आमाल मस्जिद का तवक्कुल अलैक वहु सल्लल्लाहु अलैहि वसल्लम ये अल्लाह हमारे सालेह ये तौफीक हम दुआ करते चाहते हैं हम उसका इनाम चाहते हैं अल्लाह मैंने अस्अलुक तौफीक ले महाब्बे का मेरा आमाल मस्जिद का तवक्कुल अलैक वहु सल्लल्लाहु हमारे हजरत के वफात के बाद हकीम इफाउल्ला साहब नाम सुना कलमिल्ला के वाली थे बहुत खलीफा में गए थे बहुत रो रहे थे किसी ने कहा आप इतना क्यों रो रहे हैं सभी के पीछे तो सभी के इंतकाल उनका हुआ है आप इतना क्यों रो रहे हैं कहा अब उनके बाद हमको कौन ये दुआ सिखाएगा अल्लाह मैंने असर कर तो फिर आप एक मेरा अमान मस्जिद का तवक्कुल अलैह वहु सल्लल्लाहु ये दुआ कौन सिखाएगा दुआ भी सिखाना है बहुत बड़ी बात जिसको शौक होगा दुआ से हमारे उसको दुआ से बहुत शौक था दुआ करते रहते थे नजाजत से दुआ करते थे दुआ करो शबे कदर वालों कहते पढ़ लो मोरी भाषा वाला मांगो पढ़ लो सब दुआ आ जाएगी तो दुआ बहुत बड़ी नेमत है जिसको दुआ की तकलीफ मिल गई उसको इजाजत भी मिल गई दुआ की तौफीक के बाद जिसको जिक्र की तौफीक मिली उसको मशकूर मिलेगा मशकूर नहीं अजगुर को मशकूर नहीं बना तकुर मुझको याद करो मैं तुमको याद करूंगा लाजिम मालूम है तुम याद करोगे खुदा को तो अल्लाह भी याद करेगा तुमको ऐसे मजमे में याद करेगा जो तुम्हारे मजमे से अच्छा नहमत न करो खाना है पीना है हमने मसाद किया तुम्हारे रोजे में तो भी इबादत में कुछ कसरत करो वसात तभी इधर कसरत वसात इन आमाद में है तो आमाल में भी कसरत होनी चाहिए हम लोग तो भाई है माशाल्लाह यहाँ के लोगों से बड़ी खुशी यही नमूना कुछ चले जाते हैं हमारे यहाँ भी जाते हैं ताकि वहाँ तस्वूर भी होता है रात के बाद और यहाँ कोई जाती है रात हमारे जो है रात भर बात करते रहते हैं वहाँ की बात करते हैं तो इलाहाबाद की बड़ी खुशी होती है कुछ थोड़ा सा नमूना वहाँ भी हम लोग को मिल जाता है आप लोग करते हैं कोई तारी बात कोई नहीं मिलता है तारी शायद कोई पढ़ते ही नहीं पढ़ते अल्लाह ताला कदर की तौफीक दे इन औकात की बल्कि इन सआत की तार रजू रहा शफात है शफात की हवाएं चल रही हैं बतार रजू रहा है बढ़ो इसको लो उस झुके में आ जाओगे कामयाब हो जाओगे अल्लाह ताला हम सब लोगों को उस वक्त तो सीता चुटके वाती है सिलसिला 24 घंटा चलती है पूरा महीना क्या मत बन रखे फिर रात नहीं पूरा महीना लम्हा लम्हा अल्लाह ताला हम सबको तौफीक दे अल्लाह ताला हम सब लोगों को रमजान के फैज़ और बरकात से मुतमत्ता मुसफ़िर फरमाए बहुत बड़ी नेमत बहुत बड़ी दौलत है महीना पूरा पूरा मुबारक है लम्हा मुबारक है फरमाते थे बहुत सो रहो लायनी बातें न करो हमको मुकर करते थे देखो खड़का में लायनी बातें तो लोग कर रहे हैं और सियासी बातों में बहुत बैठते थे रमजान है सो रहो लेकिन लायनी बातें न करो अपने वक्त को जाया न करो अल्लाह ताला हम सब लोगों को रमजान की कब्र की तौफीक दे गर्मी में रोजा पड़ता था 10-11 बजे बजे मालूमा भी चले गए कहते मैं टहलने थोड़ी जाता हूँ मैं पाशाही पढ़ने जाता हूँ मैं जाता हूँ कि मंजिल मेरी खत्म नहीं होगी उस पूरी करने के लिए लक्ष्य से मोटर तो नहीं मोटर बहुत दूर था हम लोग से उस जमाने में बहुत मुश्किल से उन्होंने नियमतों को देखा भी नहीं उससे पहले के लोगों ने और नहीं देखा, इन लोगों ने भी बस रखा है। आज ये मोटर है, ये मोटर के लिए कोई भेजता था वो भी टूटी फूटी ऐसी रहती थी। अल्लाह ताला ने लोगों को मुजाहिदात से गुजारा तो वहां भी इंशाअल्लाह अपने नमाज से लगा लेंगे। अल उजरा तो बेकदर मशक्कत बन मशहूर है, अल उजरा तो हम सब लोगों को ये जो किसी दर्जे में मशक्कत है अल्लाह इसकी मशक्कत तो नाकिस है, लेकिन इंशाअल्लाह इसका अजर कामी मिलेगा हमको। ये मेरा अपनी सब उलूम है, मवारिफ है, इन बुजुर्गों को मुनकशिफ हुए हैं। ये आता इस्कंदरी की किताब है, हजरत हाई साहब ने इसका तर्जमा कराया, मक्का मुअज्जमा में तर्जमा हुआ है। हमने पूरे महीने में जैसे इसी पढ़ते रहे और फिर हमने कहा कि जो उर्दू में है इसका अरबी मिलना चाहिए। चुनाचा जो हमारे साथ थे डूबते रहे मक्के के कुतुबखाने में, ये किताब की तस्वूर जब मतलब मिलती नहीं थी, लेकिन 2 बजे रात में मिल गई अरबी की हमारे पास है। अल्लाह ताला इस किताब के बरकत से हम सब लोगों में सफी फिरता है, किताबों में भी बरकत है। हमारे अंदर फरमाते थे कि देखो मुझे मजमून याद है, जबानी भी बयान कर, बहुत हाफिजा बहुत जबरदस्त है, मैं जबानी भी बयान कर सकता हूँ कहते थे, लेकिन मैं किताब ये लेता हूँ कि साबित किताब के भी कुछ नौरानियत होती है, इनके अल्फाज में जो नौरानियत है हमारे कलाम में नहीं है। इसे सुनाते थे बाकायदा से, वहाँ आदमी हम जो कोई उमूल जबानी बह के किताब ही लेकर सुनाते थे लोग सामने, ये भी एक खास तर्ज था। फरमाते थे हम तालिब इल्म थे, ये तुम जो समझते हो वास करना बहुत मुश्किल है, कुछ मुश्किल नहीं है, किताब लेकर के एक वर्ष सुना दी बात हो गया, बहुत हम लोगों की आसान करी, आसानी तो है किताब में बैठा हूँ, उसी आसानी का नतीजा है। कहते घबराने की बात यह है वास करना बहुत आसान है, कुछ मुश्किल नहीं है, दबानी नहीं आ रही तो किताब में से चुना दो बात हो गया, कहते हो आसान तो पढ़ाते थे ये सब चीजें नहीं सब बतलाते रहते, घबराए नहीं करो बयान करो जो कुछ, लेकिन बयान को जबानी पर मुनासिब न रखो, किताब को सामने रख के सुना दिया करो, खुद भी सुनाते थे जबानी बयान करते थे, लेकिन रात जमाना आदि में आया कहीं थे ईसा जबानी हुजतुल्लाह ने बारा लेके सुनाते थे, कहीं थे ईसा हुजतुल्लाह ने बारा पढ़ाते थे, लेकिन लेके बैठते थे हुजतुल्लाह ने बारा, उसी से उनको महसूस कर देते थे। हमारा कुछ मालूम ही नहीं रहता है कि कहीं थे ऐसा मुझे सुनाने बारे में, लेकिन लेके बैठे हम लोग समझते कुछ कष्ट हो जाता है हमारे में। अल्लाह ताला दरबार वसी है, आज रूह कसीर सीर है, बाबू वसी उसका दरवाजा वसी है, वहां गुंजाइश ही गुंजाइश है, लेकिन अल्लाह ताला के रहमत उनके अता उनका जू कोई हद उसकी नहीं, मांगने वालों की कमी है, देने वालों में कोई भूखल नहीं। महाराज आत्म बस यहां से मोमिन को समझना चाहिए, असल ईश्वराना बस यहां मोमिन को समझना चाहिए जो मवाकई इम्तिहान में अल्लाह के इताअत इख्तियार करता है, अल्लाह ताला हार को गुल और अमान बना देता है, कांटे को फूल बनाता है, जो अल्लाह के दर रुजू होता है इकरा अंदर जुड़ा है, वहां थानी तजमा कर रहे हैं, वो आदमी क्या कुछ होगा। यहां से मोमिन को समझना चाहिए, यही सुनना है या फिर यही बस मोमिन को समझना चाहिए कि जो मवाक इम्तिहान में अल्लाह की इताअत चर्चा करता है, अल्लाह ताला हार को कांटे को फूल और खौफ को अमन से बदल देता है, इसकी भी जरूरत हम लोग को है नहीं। अल्लाह ताला हार को माथानी तजमा कर रहे हैं, उनकी इबारत और कुछ है, अल्लाह ताला हार को गुल और खौफ को अमन कर देता है। जब शैतान जिसको मंजिली के इम्तिहान में फेंकना चाहे और काना तेरे रूबरू आकर तैयार करें कि तुझको चाहिए, यही जवाब देना कि तुमसे कुछ हालत नहीं, मंजिली से तुमको आग में फेंकी बनाने के सामने फेंका, जब मैं यही से आगे फेंका जाए, कोई आगे कहे हाल ली जरूरत हल लगा जरूरत तुम क्या तुम्हें कोई जरूरत है क्या नहीं, जिसे जरूरत है वो जानता है। और कायना तेरे रूबरू आकर तैयार करे, और कायना तेरे रूबरू आबू आकर तैयार करे कि तुमको कुछ हाजत है कायना आग में फेंकी जाए, तो उस वक्त पूरी कायनात आकर लगा हाजत है तुमको कोई हाजत है, यही जवाब देने लगा तुमसे कुछ हाजत नहीं, ये खुदा सिखा रहा है कुछ तुमसे हाजत नहीं है। हाँ अल्लाह से है, अगर कायनात ये कहें कि अल्लाह ही से सवाल करो, अगर लोगों से नहीं तो अल्लाह ही से सवाल करो, उसका जवाब देना उसका इल्म मेरे सवाल से ज्यादा मालूम हो उसको, मेरी ये मुसीबत बुजुर्ग में इश्क में टूटी कुछ हम अजब तमाशा है, तू नींद बसर पर आ तुम भी छत पर आके देखो कि आपके मासूम साथ क्या हो रहा है, बुजुर्ग में इश्क अजब तमाशा। अगर तू ऐसा करेगा तो अल्लाह ताला आप इस दुनिया को सर्द और सवाना चीज बदल देगा, अगर तुम तफवीज करोगे तो अल्लाह ताला तुम्हारे लिए आपको सब सज कर देगा, सबके लिए वहां भी है आतिश दुनिया को सर्द और सलामती कर देगा, और मिन्नत और करामत तुझको अता फरमाएगा, क्योंकि अल्लाह सुभान व तआला ने अंबिया मुर्सलीन के जरिए से हिदायत के रास्ते कुशादा कर दिए हैं, और नबियों का यही तरीका रहा है कि मसाइल में अल्लाह की तरफ रुख करो, जब रास्ता ये है उम्मत के लिए तो वही अख्तियार करोगे तो तुमको निजात मिलेगी, तवक्कुल अल्लाह को भरोसा। हम लोग थे मस्जिद नबवी में, बड़ा आशिक आई एक साथ थे बड़े मशहूर आलिम, मुझे किसी ने कहा हजरत फलां जगह ये हो गया, कहा कौन नई बात हो गई, वो तो 1300 साल से पहले से आ रहा, चल जाओ अपना काम करो करो, मैंने नबी कह दिया डांट दिया उनको, ये हो गया कौन सी नहीं बात हो रहा है 1400 साल से हो रहा है, जहाँ अल्लाह की तरफ मतलब जो इस वक्त का उसका मेरे सामने की बात। अंबिया मुर्सलीन के जरिए से हिदायत के रास्ते को शहादत कर दिए हैं, बस अहले ईमान को उनकी राह पर चलना चाहिए, अंबिया का दिया है ऐसे मौके पर सब्र सुकून, जो अंबिया को बताया गया है कहा गया अंबिया का रास्ता यही है, तो मोमिनीन को जो उनके पैरों हैं जो उनके मुख्तली है उनको भी वही उपचार करना चाहिए, उसी से निजात मिलेगी, कहते हैं कि इस उम्मत को फरा उसी चीज से मिलेगी जो उनको बड़ों को मिली है, जिस चीज से उनके साबिकीन को मिली है क़यामत तक वही रास्ता रहेगा, बदलेगा नहीं, अल्लाह की तरफ रुजू उसे डाला जाए उसे दुआ सफुर्दगी अल्लाह हम सबको तो सफुर्दगी तो अमरी अनेक अल्लाह आशिर ही नहीं फिर जरूरत इन्नी दुख दे ले तो इन्नी मेरे मुस्लिम एक आलिम थे जवान के पास जो लड़कों से कहा इसकी सलाह नहीं हो यही दुआ कीजिए फौरन बताया ये दुआ कीजिए अल्लाह अशरी ही नहीं फिर जुड़ी जब उनके पानी सास आप भी थे अल्लाह अशरी ही नहीं फिर जुड़ी थी इन्नी दुख दे ले वही नहीं मेरे मुसलमान अल्लाह हमारी जरूरत हम क्या ऐसा कर सकते हैं, हम खुद अपनी सलाह नहीं कर सकते बगैर आपकी मदद के, हम जरूरत की कहा से इसको भी सपोर्ट करें राजनर पायदर्श राघव सगुण हुनर रखता तब भी उसको तवक्कुल ही करना चाहिए, राघव गण सद हुनर धारा तवक्कुल पाएगा, इस रास्ते में तवक्कुल भी है हजार मजार दात हो हजारे आदात हो न देना चाहे कुछ नहीं मिलेगा, और अल्लाह का कर्म हो जाए तो सब कुछ मिल सकता है, सब कुछ मिल सकता है, जो पहले को मिला अब भी मिल सकता है। क्योंकि अल्लाह सुब्हानहू व तआला ने انبیاء و مرسلین کے ذریعے سے ہدایت کے راستے کو اشارہ کر دیا ہے. قرآن ہدا کراتا ہے, حدیث ہے, دو گرہ رمحانی ہے, اس راستے کو ادا کر دیکھو. ہزاروں راستے ہیں, جس راستے کو صدق سے پکڑو کے پہنچ جاؤ گے اللہ کا راستہ. کوئی کسی سے کوئی تلاوت کے ذریعے سے جائے گا, کوئی روزے کے ذریعے جائے گا, کوئی نماز کے ذریعے سے, کوئی سرد آگ کے ذریعے سے خدا تک پہنچے گا. ایک آگ جا خدا تک پہنچا. رفائی کہتے ہیں ہر دروازے پر بھیڑ لگی ہوئی تھی, کوئی تلاوت لیے کھڑا ہے, کوئی تبدیل کے لیے کھڑا ہے, کوئی کیوں. یہ بندے آج ہی آج لوگ کے گیا, سب لوگ دروازے پہ لگے, مجھ کو اللہ نے بلا لیا. آج ہی آج لوگ پکڑے, نبی کریم صلی اللہ علیہ وسلم ہے آج ہی پکڑا ہے. یہ تو بہت آسان ہے, یہ بہت مشکل بھی ہے. ابھی آج ہی سمجھنا آسان نہیں. کہا دینا بہت ہے کہ ہم کچھ نہیں ہیں, یہ دل میں سمجھنا کہ ہم کچھ نہیں ہے بہت مشکل ہے. وہ جو کردار میں زندگی بھر امیر آ جاتا ہے, جس نے مٹایا اپنا نام و نشان, جس نے مٹایا اپنا نام و نشان, ہم تقریب کا بنا سکتا ہمارے مشاعر کی ہے. میں تو نام و نشان مٹا بیٹھا, میں تو نام و نشان مٹا بیٹھا, شوہر میرا اڑا دیا کسی نے, داری انداز جاتا ہوں. نغمہ سرمدی سنا کے ہمیں, نغمہ قرآن پکڑے, نغمہ سرمدی سنا کے ہمیں مست و بے خود بنا دیا کسی نے. حاجی صاحب کو بہت زیادہ تھا, ماں صاف کو بس آتا تھا. حضرت صاحب تراوی میں تھے, حافظ صاحب نے کم پڑھا, لوگوں نے کہا بہت صاحب کی طبیعت خراب ہے, کم پڑھا کم پڑھا. فرمایا کہ حافظ صاحب کیا آپ کی طبیعت خراب ہے, کیا کم کیوں پڑھا؟ کہا حضرت ہم سے لوگوں نے کہا کہ آپ کی طبیعت خراب ہے اس وجہ سے کم پڑھا. کہا میں جب میں قرآن سنتا ہوں تو کوئی بیماری نہیں رہتی مجھ کو, تم جتنا پڑھتے ہو پڑھا آگے. ہمارے حضرت ماں شاہ حضرت ماں صاحب نشور یہی حال تھا, قرآن قرآن ہی قرآن. کہا میں جاؤں گا, آئیں گے پورے کہ ہر تم بار کہا مجھ کو تمہاری کوئی آیا نہیں, قرآن کافی ہمارے لیے, مجھ کو قرآن کی تلاوت کا موقع نہ کرو. یہ ہمارے بزرگوں کا یہ حال ہے. ہم خالی ضرور ہیں لیکن مانتے ضرور ہیں, چیزوں کا اعتقاد ہے, اتنا تو رکھا جائے اعتقاد. میں تو نام شام میں ٹاوا چاہ شہر میرا شہر میرا بلا دیا کسی نے. اللہ تعالیٰ اپنے فضل و کرم سے قرآن سے تعلق نسبت, اس سے باقی کوئی شفی نہیں ہے, اس سے باقی تمام شفی عاجز ہو جائیں گے شفاعت سے تو قرآن اٹھے گا کہ میں سب سے بڑا حافظ ہوں. قرآن شفاعت کرے گا, صرف قرآن سے تعلق نسبت. ماشاء اللہ یہاں بہت تعلق ہے نسبت, ہم لوگوں کی دعا کیجیے اللہ تعالیٰ قرآن سے صحیح تعلق. ہمارے حضرت ایک خطر ہی کہتے تھے کہ مشہور منی شاہ دیکھتے اتنا کہتے تھے, لیکن ہم ایک تو کرتے ہی جو اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک سے تعلق, نماز سے تعلق, درو شریف سے تعلق, ذکر اللہ سے تعلق جتنا زیادہ ہوگا اسی کل میں سلامتی رہے گی. اور رمضان ہی بھی رہے, رمضان کے بعد بھی اس کا سلسلہ رہنا چاہیے. خیر العمل مادی مارے, اگر پانچ بارہ پڑھتے ہو ایک ہی بارہ پڑھو لیکن پڑھو ضرور. خیر العمل مادی مارے, بہترین عمل ہے جن کو مدعمت کیا جائے. مدعمت اللہ کو پسند ہے کہ میرا بندہ بھیجتا رہتا ہے, تلاوت کرتا ہے, اللہ کو یہ پسند ہے. خیر العمل ہے مادی مال ہے, بہترین عمل ہے جس کو مدعمت کیا جائے. اس وجہ سے ہم لوگوں کو بھی چاہیے یہ تلاوت جو ہو رہے ہیں کر رہے ہیں سبھی کر رہے ہیں, کچھ کچھ حصہ اپنے لیے رکھیں, وقت اپنا پانی کرے شیور تلاوت نہیں کر دیا کرے. تلاوت سب سے زیادہ قرب تلاوت ہی سے ہوتا ہے. حضرت امام احمد نے پوچھا یا رب العالمین بما اتقرب الیک, آتا سب سے زیادہ جس چیز سے تقرب حاصل کرے. فرمایا بے تلاوت کلامی میرے کلام کی تلاوت سے. فرمایا بے فامین اور بلا فامین, کہا بے فامین اور بلا فامین, سمجھے بھائی جیسے بھی تلاوت نہ پہ اللہ ہم سب لوگوں کو طریق کو سمجھے, تقریب دشواری نہیں طریق میں. اللہ نے اپنے راستے کو آسان کروایا, دین آسان ہے. اگر ہم مشکل پر رہے مصیبت جتنا ہو اپنے بس میں اتنا کرو, لیکن مداومت کرو. مداومت بہت بڑی چیز ہے. خیر العمل ہے مادی مال ہے. مگر ایک بات ہم لوگ کہیں دیکھ کبھی دیکھ لیا ہے, ہم سے کہا ہے عشاء کو ہوتا تم بیٹھا کرو, بس اب بھی الحمد للہ بیٹھا ہوں. کبھی دس بیس سال ایک دفعہ وادت ہی کہیں جا رہے تھے بمبئی میں, تو میں بھی چلے گا عشاء بیٹھا تھا. ان کو دیکھے سب لوگ آتے تھے نا, بزرگ جو آتے تھے سب ٹوٹ پڑتے الگ ہوتے ڈانٹیا ہم کو سڑک پر, کہا تم سے کہا تھا نا کہ عشاء تھا بیٹھا کرو, تم کیسے آئے. سونے دل پینے کو, لخت جگر کھانے کو, یہ غذا مٹی ہے جانا تیرے دیوانے کو کچھ دیا جاتا ہے. اللہ ہم کو بھی کرنے کی توفیق دے. آپ لوگ تو ماشاء اللہ کرتے ہیں, اس میں ہم کی ضرورت ہے. ہم لوگ کیا ہے خیر ہمارے مادی میں فسٹ رہو ورنہ جینا میرا غم بقرار کر لوں گی مومنی. ہم نے یونس کی پکار کو سن لیا, مچھلی کے پیٹ سے اسے ندا کی سن ہم نے سن لیا, ہم نے اس کو نجات دیا. ہم اسی میں نجات دیتے رہیں گے. صرف یہی ایک چیز ہے جنہیں اللہ نے وعدہ فرمایا کہ ہم کرتے رہیں گے, ہمارا وعدہ فرما دیتے ہیں. وہی عقیل میں اس کو بہت لا الہ الا انت سبحانک انی کنت من الظالمین کبھی میں نہیں سنا تھا, ایک آسان پہلے سے بس یہی بتا رہا. اب کوئی عالم آتا تھا سعید الاستغفار پڑھا دیجیے, چاہو بھائی صاحب ہو چاہے کوئی سعید الاستغفار پڑھا دیجیے, اس کی بڑی فضیلت ہے. جے میں کبھی اللهم انت ربي لا اله الا انت خلقتني وانا على عهدك وعدي ما دسعته بتاتي الدوار ما شكو يعلم ان شاء الله. الله تعالى ان شاء الله هو الى ما بعد في بابندي استغفار في كسور توبى لمن وجد في صحيفتي استغفارا كثيرا. مباركات هو الشخص الذي جو اپنے نام اعمال میں استغفار کی کثرت پائے. یعنی جو اہل ایمان قدم قدم یونس کے چلتے ہیں اور اس کے انوار کے مشتاق ہیں, اللہ سے ضدت و احتیاط مانگتے ہیں, مسلط ہیں, کسائی کے لباس پہنتے ہیں, ہم ان کو اس طرح دلا دیتے رہیں گے. یہ قید ہے, آپ کو مصیبت آتی ہے ایک لاکھ آتا کریں گے کچھ نہیں جانتے, چیزیں لے لی آئیں گے پڑھیا ہوگا ایسے تھوڑے ملے. یہ ہے فاستجبنا, یعنی جو اہل ایمان قدم بہ قدم یونس علیہ السلام کے چلتے ہیں ان کے انوار کے مشتاق. ہر یہی پڑھنا ہے ہمارے وظیفہ ہوتا ہے ایک لاکھ کا, بس ادھر پڑھ قدم سے کیا ہوگا. یہ ہے یعنی جو اہل ایمان قدم قدم یونس کے چلتے ہیں ان کے انوار کے مشتاق ہیں اور اللہ سے جدت و احتیاط کے ساتھ مانگتے ہیں اور مسکرت ہار کا لباس پہنتے ہیں, ہم ان کو اس طرح لے جا دیتے ہیں. اتنا ہم نے بچے یہ پڑھو اپنے رس میں جائیں گے اس طرح پڑھو. یونس علیہ السلام نے عاجزی کے ساتھ پڑھا, اپنے کو ظالم سمجھا, انہوں نے اپنے کو گنہگار سمجھا, خطا وار سمجھا. تم ایک طرح سمجھتے ہم کامل نہیں ہیں اور یہ بھی پڑھے کوئی فائدہ نہیں ہوگا, ایک لاکھ مرتا ہے دو لاکھ پڑے مرتا پڑھو, یہ بھی وظیفہ چلتا ہے. کیا ہے تو جانتے نہیں کیا ہے اس کے اندر, تو اس کو اپنے گنہگار سے سمجھو. اس کو بہت زبردست اس کا اس چیز کا بہت کا زمانہ تھا, بارش نہیں ہو رہی تھی مصر میں, بہت سب جو جنون مصری بھی تھے, اس میں جنون مصری بھی تھے وہ بھی لے, لیکن آسمان نے ایک قطرہ پانی نہیں چپایا. جنون مصری نے کہا میں سب سے زیادہ گنہگار ہوں. جنون مصری بادشاہ کہتا تھا کہ کوڑیا کا ذکر ہو اور ظلم مسلی کا ذکر نہ ہو تو وہ ملی کی ہسونی ہے, کوئی اس کا اجر نہیں, اتنا مانتا تھا. لیکن ان کا لب جمے میں روئے گا ایسا کوئی نہیں بارش ہوگی. ظلم مسلی نے کہا کہ گنہگاروں پر نہ بارش, توبہ کیا یہ بارش نہیں ہوئی. کہا میں اب جاتا ہوں, اب میں اس محفل میں رہوں گا, میری نوروں سے کوئی سا بارش نہیں ہوئی. ظلم مسلی جس کے بارے میں بادشاہ کہتا ہے کہ کیا کا ذکر ہو, ان کا ذکر نہ ہو تو مجلس کو سنی ہے, یہ اپنے کو نکل گئے, بارش ہو گئی. ان کے نکلتے ہی مجلس سے بارش ہو گئی. تو حضرت تھانوی جی نے پوچھا کہ حضرت کیا سب سے بڑے گنہگار وہی تھے کیا نکلتے ہی بارش ہو گئی؟ تو حضرت نے کہا مجھے حضرت جواب دے دیا, آگے وقت بہت ہے, میں جواب دیتا ہوں. جواب یہ ہے حضرت ظلم مسلی نے اعتراف ظلم کیا, گناہوں کا اعتراف, اس کی برکت سے بارش ہوئی. سب لوگ اپنی طاقت کو لے گئے تھے, وہ اعتراف گناہ کو لے کے گئے تھے, اعتراف انل محترف بے دمگی, میں اعتراف کرنے والے اپنے گناہوں کا, یہ چیز اللہ کو بات ہے, تمہاری طاقت کی پرواہ نہیں, اعتراف کا بھی قدر ہے کہ تم اپنے کو ناقص سمجھو, انل محترف بے دمگی. یہ اللہ میں اپنے گناہوں کا احترام, یہ اللہ کو پسند آئی کہ بارش ہوگی. طاقت سب جاری, یہ چیز کی کمی تھی, موت رکھو دے دیتے. ماتھاری نے پوچھا, کچھ جواب دیا, لیکن میں یہ کہتا ہوں کہ اللہ تعالیٰ انل موت ہے. تم انہوں نے اعتراف ختم کیا, اور اعتراف نبی اکرم صلی اللہ علیہ وسلم کے سنن میں اہم سنت ہے, کیونکہ سنت کی اتباع کیا اعتراف ضم میں بارش نہیں ہوگی. انل موت رکھو بدلی اص الگ مسرت المسلم وہ آپ تہ دے دے کے ابتحال مجرم زمین ادعو کر, میں آپ کی دعا کرتا ہوں جیسے ظلوم گنہگار دعا کرتا ہے گر گراتا ہے, اسے میں کرتا ہوں. اعتراف ظلم کی وجہ سے بارش ہوئی, جنہوں نے مسیح کی برائی وجہ نہیں, لیکن اعتراف گناہ کا اعتراف کیا گناہ کی وجہ نہیں, بلکہ اعتراف ظلم کی وجہ سے بارش ہو گئی. یہ ہے اپنی کی بات. اللہ تعالیٰ ہم سب لوگوں کو طریق کو سمجھنے کی ضرورت, جتنا آپ نے جس نے مٹایا اپنا نام و نشان, ہم تو اپنی ہی کا بنا سکتا, میں تو نام و نشان مٹا بیٹھا, شہرا میرا اور آدیا بیٹھے. یہ ہے کہتے ہیں یعنی اہل ایمان قدم بقدم یونس علیہ السلام کے چلتے ہیں, ان کے انوار کے مشتاق ہیں, صرف کہتے ہی نہیں, جو انوار تھے ان کے قلوب میں اس سے مشتاق ہے, وہ اللہ سے ذلت و احتیاط کے ساتھ مانگتے ہیں, ان مسکرت ان انکسار کا لباس مانتے ہیں. ہم ان کو اسی طرح نجات دیتے رہتے ہیں, اس طرح پڑھنا اللہ سبحان کے نہیں. تم اپنے کو بہت بڑے زاہدین میں سن رہے ہو, مقربین میں سے نہیں, تم اپنے کو گراؤ, اللہ کے سامنے جھکاؤ, اپنے نیسی کو اختیار کرو, اپنی انانیت کو غروب کو ختم کرو, اللہ کی طرف رحمت ہوگی. بہرحال یہ گویا کہ آخر میں اس لکھے میرے دل اس کو لے گیا کتاب ہوں, یہ وہ الفاظ جو انہوں نے کچھ لکھے ہیں میں نہیں کر سکتا تھا, ان کے الفاظ سے برکت حاصل کرنے کے لیے, نورانی حاصل کرنے کے لیے میں نے سنایا بھی. اللہ تعالیٰ مجھے بھی طریق کو سمجھنے اور طریق پر چلنے کی توفیق دے, اور اللہ اپنے تک قرب و قبول سے ہم کو نوا دے. اللہ ہم سب کو قرب نان اسی لیے ہے, اللہ کے قرب و قبول کو ڈھونڈو لجازت میں, عاجزی میں, العاجز فخری. اللہ فرماتے ہیں عاجزی میرے لیے فخر ہے, سب لوگ اپنی عبادات کو لیے دروازوں پر ہیں, یہ بندے حقیر عاجزی کو لے گیا وہ دربار میں پہنچ گیا, سب دروازے پر رہے. اللہ تعالیٰ ہم سب لوگوں کو طریق کی معرفت اسے چلنے کی ہمت طاقت عطا فرمائے اور قبول فرمائے. یہاں ہمارا آنا ظاہر ہے کہ آپ نے دینی کی نسبت سے بتایا ہے, اللہ مجھے صحیح معنوں میں صحیح دین حقیقی دین سے مشرف مجھے بھی فرمائے, ہماری اولاد کو جو حضرات بھی آئے ہیں تشریف لائے ہیں سب کو صحیح معنوں میں تدین اور تقوا کی زندگی نصیب فرمائے, اور پھر زندگی رہی تو پھر آنے کی صحیح کروں گا. ابھی تو جانا ہی ہے وہاں, वो पुरानी है, परेशान हो गया तीसरा पैंतालीस साल बाद जाते ही हूँ। आप लोगों ने एक नया सिलसिला कई साल, ये भी दो साल हो गया तीन साल, मैं इसको अपनी शहादत समझता हूँ कि ये सिलसिला भी यहाँ भी आई है, ताकि वो बहुत दूर था यहाँ के लोग, तो वहाँ के लोग कहाँ दो चीज आदमी आए होंगे, यहाँ के लोग भी कुछ ही लोग जाते जाते हैं यहाँ के लोग, तो मैं खुशी खुशी आता हूँ, घर बार छोड़ के आता हूँ, बच्चे भी हैं रोते भी हैं, जो आपके लिए आना मेरा मुबारक हो, मुझे भी सवरात लाइया हो, जन्नत में दाखिल कर रहा हो, जो भी करिए अल्लाह ताला आप देते हैं اللہ تعالیٰ قرآن پاک رمضان شریف کے برکات سے ہم سب لوگوں کو مالا مال ہو پائے، اپنے کرم سے، اپنی محبت سے، اپنی نسبت سے ہم سب لوگوں کو رواج دے، جس دل میں اللہ کی محبت نہیں ہے، خواجہ معصوم کہتے ہیں جس دل میں اللہ کی محبت نہیں ہے تعجب کیسے ہو زندہ ہے، اللہ پاک بنے قلوب کو اللہ تعالیٰ اپنی محبت سے، اپنے رسول کی محبت سے، دین کی محبت سے سرشار فرمائے، اور جنت میں صالحین کے ساتھ اللہ تعالیٰ اولیاء کے ساتھ معشور فرمائے، انبیاء کے ساتھ معشور فرمائے، ربنا تقبل منا انک انت السمیع العلیم، برحمتک یا ارحم الراحمین، بحرمت سید نبی کریم صلی اللہ علیہ وسلم۔